تعالى عليه وسلم: المرء مع من أحب، أو كما قال عليه الصلاة والسلام. ہمارا ملنا صرف اللہ کے لیے ہے، اور اللہ کے لیے ملنا بھی ثواب ہے، اور محبت کرنا اللہ کے لیے، آپس میں محبت کرنا جنت کو واجب کر دیتا ہے، اور اللہ تعالیٰ کی محبت کو واجب کر دیتا ہے. سرور عالم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اللہ تعالیٰ فرماتے ہیں: وجبت محبتی، میری محبت اس کے لیے واجب ہو چکی. وجبت محبتی للمتحابین فیہ، جو لوگ آپس میں ایک دوسرے سے میرے لیے محبت کرتے، میری رضا کے لیے ایک دوسرے سے محبت کرتے ہیں. والمتزاورین فیہ، ایک دوسرے کی زیارت کرتے ہیں صرف اللہ کے لیے. والمتجالسین فیہ، ایک دوسرے کے پاس بیٹھتے ہیں کس لیے؟ اللہ راضی ہو جائے. ابھی ہمارا بیٹھنا بھی اسی وجہ سے ہے کہ ہم چاہتے ہیں کہ اللہ تعالیٰ راضی ہو جائے. والمتبازلین فیہ، اور وہ ایک دوسرے پر خرچ بھی کرتے ہیں، ان پر بھی اللہ تعالیٰ کی محبت واجب ہو جاتی ہے. تو یہ کوئی چھوٹا عمل نہیں ہے. ہم سمجھتے ہیں کہ بیٹھ گئے چلو، اگر عمل کی نیت سے بیٹھے تب تو بہت کچھ ملے گا، اور اگر عمل کی نیت نہ بھی ہوئی، ایسے بھی بیٹھ گئے، تو بھی اللہ تعالیٰ، بخاری شریف کی روایت ہے کہ یہ ایسے بیٹھنے والے ہیں، ہم الجلساء، یہ ایسے بیٹھنے والے، لا یشقی بہم جلیسہم، کہ ان کے پاس کے بیٹھنے والے بھی محروم نہیں رہتے. کیونکہ وہ فرشتہ عرض کرتا ہے: یا اللہ، ایک آدمی آیا تھا، انما جاء لحاجت، ایک آدمی اپنی حاجت سے آیا تھا، یعنی وہ دین کی بات سننے، اصلاح کروانے نہیں آیا تھا، ایسے ہی بیٹھ گیا، چلو دیکھیں کیا ہوتا ہے. فرمایا، پھر اللہ تعالیٰ فرماتے ہیں: ہم القوم، یہ ایسی قوم ہے جو جس کے پاس کے بیٹھنے والے بھی محروم نہیں رہتے، جس کے پاس کے بیٹھنے والے بھی محروم نہیں رہتے. اس لیے غنیمت جان لو مل بیٹھنے کو، مبادہ پھر یہ وقت آئے نہ آئے. زندگی کا کیا بھروسہ ہے؟ میر آؤ ذرا گلے ملنے، کیا بھروسہ ہے زندگانی کا؟ اتنا بھی بھروسہ نہیں. ہمارا ایک دوست اس کو شادی کی تاریخ طے، کراچی این اے ڈی یونیورسٹی سے فارغ، شادی کی تاریخ ہی نہیں، بارات کا دن تیار ہونے وہ گیا، اور وہیں پر اس کا انتقال ہو گیا. اسی دن، بارات کے دن اس کا انتقال ہوا. نہ جانے بلا لے کیا کس کھڑی، تو رہ جائے تکتی کھڑی کی کھڑی. اس لیے ہر وقت تیار رہنے کی ضرورت ہے. مولوی بننے سے، صوفی بننے سے، اللہ والا بننے سے کوئی موت سے بچے گا نہیں. مر کے جانا تو سب کو ہے، لیکن اللہ والا بن کے جائے گا تو شاداں و فرحاں و غزل خاں جائے گا، اور فاسق و فاجر بڑی مشکل سے جاتا ہے. کیونکہ ایک جانا ہے کہ کوئی نوکری لگ گئی، اب وہاں جا رہے ہیں ہم، کراچی جا رہے ہیں، نوکری لگ گئی ہماری، یا کوئی بڑا انعام نکل آیا اس کے لینے کے لیے جا رہے ہیں، یا ابا سے ملنے جا رہے ہیں، چلو سب خوشی خوشی جاتے ہیں. لیکن ایک جانا ہے کہ پولیس آ گئی، اب وہ لے جا رہی ہے. کتنا فرق ہے دونوں میں. ایک جانا ہوتا ہے خوشی خوشی جانا، یا ایتھا النفس المطمئنہ ارجعی الی ربک، اے وہ روح جو میری یاد سے چین پاتی تھی، ریموٹ ہاتھ میں لے کے نہیں سوتی تھی بلکہ درود شریف پڑھتے ہوئے سوتا تھا، اے وہ روح جو میری یاد سے چین پاتی تھی. درود شریف پڑھیں، نیند نہ آئے تو شیطان بھی سلائے گا، رحمان بھی سلائے گا. شیطان اس لیے سلائے گا کہ اس کا بزنس لاس میں جائے گا، کہ میں نے جگایا اس کو تاکہ یہ ریموٹ گھمائے، یا کم از کم دماغ کا ہی ریموٹ گھمائے، آل فال خیالات پکائے. لیکن جب وہ دیکھے گا یہ درود شریف پڑھنے لگا، تو وہ اس کو سلانے کی کوشش کرے گا. رحمان اس لیے سلائے گا کہ سکینہ نازل ہوگا، نیند خود بخود آئے گی. बजाय, इसलिए कांटों में नींद नहीं आती, फूलों में नींद आती। जिक्र तिलावत में लगे रहे, नींद आने लगेगी। टीवी ड्रामों के सामने नींद कहाँ आती? नींद फूलों पर आती। लिहाजा अपने औकात को हम देखें कि वक्त ज़ाया ना हो, ईशा के बाद फजूल गोई में ना लगे। आज जो है बहुत से बेचारे ऐसे हैं जो खाली नमाजी होते हैं ना, अल्लाह वालों से अगर ताल्लुक नहीं होता, नमाज भी पाबंदी से, सवा सात बजे नमाज और आठ बजे ड्रामा भी पाबंदी से, ये दोनों पाबंदियां एक साथ नहीं चलती। अच्छाई कर रहे हैं बुराई के साथ साथ, बंदे का शेर है, अच्छाई कर रहे हैं बुराई के साथ साथ, खाते हैं जहर भी और दवाई के साथ साथ, दोनों काम साथ साथ चल रहे हैं, खाते हैं जहर भी वो दवाई के साथ साथ। खतरा मिला शराब का जमजम के हौज में, रिश्वत भी है हलाल कमाई के साथ साथ, रिश्वत भी है हलाल कमाई के साथ साथ, और देते हैं वो ज़कात भी लेते हैं सूद भी, देते हैं वो ज़कात भी लेते हैं सूद भी, मक्खी निगल रहे हैं मलाई के साथ साथ, मक्खी निगल रहे हैं मलाई के साथ साथ। और है आज भी हमारी गुलामाना ज़हनियत। एक साहब मुझे मिले कराची में, मसाला पूछ रहे हैं कि मेरा फला बैंक में 3.5 लाख रुपए रखा हुआ है। अब उस पर जो है बैंक कौन सूदी बैंक, उससे मैं मेरा जो है खर्चा गुजारा चल जाता है, उस पर कितनी ज़कात है? मैंने कहा पहले ये पूछिए कि वो रखवाना जायज़ है या नहीं। मुझे खुद ही अपना शेर याद आ गया कि देते हैं वो ज़कात भी लेते हैं सूद भी, मक्खी निगल रहे हैं मलाई के साथ साथ। है आज भी हमारी गुलामाना ज़हनियत, वो क़ैद कर गया है रिहाई के साथ साथ, वो क़ैद कर गया है रिहाई के साथ। जब तक गिपट गिपट ना हो, कोट पैंट ना हो, हम आदमी को काबिल समझने के लिए तैयार नहीं होते। काबिल वही है जो गैरों के तरीके में, काबिलियत लिबास से नहीं होती। अल्लाह ताला फरमाते हैं अगर काबिलियत लिबास से होती तो लिबास तो उतार के सोते हो, कोई अच्छा लिबास पहन के सोता है? स्लीपिंग सूट अलग होता है, अच्छा लिबास पहन के कोई नहीं सोता, तो इज्जत उतार देता है आदमी। इज्जत लिबास में नहीं है, इज्जत किरदार में होती है। बनक्का से एहतियाज ने इस दीवार गुलिस्तान रा, न बाशद अहले बातिन दर पे आराइश जाहिर। अल्लाह वाले शायर कहते हैं न बाशद अहले जाहिर अहले बातिन दर पे आराइश जाहिर, बनक्काश एहतियाज नेस दीवारे दीवार गुलिस्तान रा। गुलिस्तान में जो फरमाया, इसका मकसद ये है, इस शेर का मतलब ये कि अहले बातिन ज्यादा जाहिर की टीप टॉप में मशगूल नहीं होते, हर वक्त तंगी चोटी की फिक्र में नहीं रहते। हकीम मोहम्मद फरमाते हैं जिसको मैं इस तरह देखता हूँ, हर वक्त तंगी चोटी की फिक्र में है और अपने आप को किट में रखता है, समझ जाता हूँ अंदर से खाली है। जिसके अंदर से भरा होता है उसको ज्यादा बनाव सिंगार की जरूरत नहीं होती। बनाव सिंगार बातिन का असल है। न बाशद अहले बातिन दर पे आराइश जाहिर, बनक्काश एहतियाज नेज़ दीवारे गुलिस्तान रा। फिर मिसाल दे के समझाते हैं कि अहले बातिन इसलिए जाहिर की परवाह नहीं करते क्योंकि गुलिस्तान में जिसमें फूल होते हैं गुलशन में, उसमें फूलों की पेंटिंग नहीं की जाती, उसमें असली फूल होते हैं। किरदार का फूल असली होता है और पेंटिंग का फूल नकली होता है। जिगर मुरादाबादी तो थे ही, पान वान खा के, और वह उनकी जो हर वक्त कपड़े खराब रहते थे पान के। शेखुल इस्लाम मुफ्ती जफर उस्मानी साहब को मैंने बहुत करीब से देखा, अल्लाह का शुक्र है चंद महीने पहले हाजिरी हुई थी, पहले भी होती रही, लेकिन इस दफ़ा मैंने बहुत गौर किया इस पर कि सफ़ेद कपड़े पर हल्के हल्के से निशानात थे पान के। हजरत को कोई फिक्र ही नहीं, हमारे उस्ताद भी उनसे पढ़े हुए, जिसे मैंने पढ़ा, वो बताते हैं कि टोपी जो टोपी वो लगाते हैं कभी ऐसे करके यूँ सर को जाके ऐसे छोड़ दें, सर पढ़ा रहे हैं, फिक्र ही नहीं। फिक्र उसको होती है जो सिर्फ जाहिर से ही चलता है, जिसके बातिन में इतने बड़े बड़े खजाने हों। ठीक है एकदम उलूल जुलूल भी नहीं रहना चाहिए, लेकिन हर वक्त जाहिर की फिक्र में, ऐसे ही लोग दाढ़ी रखने में 1000 मरतबा सोचते हैं अगर हम दाढ़ी रखेंगे पता नहीं कैसे लगेंगे, कैसे किसको लगेंगे, और किसको दिखाना है, किसके पास जाना है, कौन देख रहा है, हमारे लिए आईना कौन है। لقد كان لكم في رسول الله اسوه حسنه, तहकीक कि तुम्हारे लिए मेरे रसूल की जिंदगी में बेहतरीन नमूना है, बस उनको देखो अपना चेहरा बनाओ। सरकार की सुन्नत को आलम में फैलाओ। बंदे ने अर्ज किया कि अब सीरत व किरदार को सुन्नत से सजाओ। अब सीरत व किरदार को सुन्नत से सजाओ, कुफार के मलऊन तरीकों को मिटाओ, अल्लाह के प्यारों की तरह शक्ल बनाओ। अब सीरत व किरदार को सुन्नत से सजाओ, कुफार के मलऊन तरीकों को मिटाओ, अल्लाह के प्यारों की तरह शक्ल बनाओ। पैगाम नबुवत का ये उम्मत को सुनाओ, मूछों को कतरवाओ और दाढ़ी को बढ़ाओ, मूछों को कतरवाओ और दाढ़ी को बढ़ाओ, और कह दो शहे बपहा के गदा हो के नहीं हो, कह दो शहे बपहा के गदा हो के नहीं हो। गदा और गुलाम चेहरा गैरों जैसा कैसे कबूल होगा भाई। अल्लाह का शुक्र है, उमरे पे हाजिरी थी तो पंजाब के ही लोग थे हमारे साथ साथ, यानी हमारे ग्रुप में, लिहाजा वो मैंने देखा नाते पढ़ते हुए जा रहे हैं, नाते पढ़ते हुए जा रहे हैं, और बुलंद आवाज़ से उनकी औरतें भी पढ़ रही हैं, मर्द भी पढ़ रहे हैं। उमरा था, उमरा भी उमरे के बाद जब हम मदीने शरीफ जाने लगे, जिनको पैकेज वही होता है तो उसी जहाज में थे वो, तो मदीना शरीफ जाने से पहले दाढ़ी फिर मुंडाई हुई, सरकार की खिदमत में हाजिरी और सरकार की सुन्नत से बेजारी। अल्लाहुम्मा हफ़्ज़ना मिन्हु। इसीलिए जो सरकार के करीब होना ये नहीं है कि यहाँ से सरकार के कब्जे, यहाँ सुन्नतों को जिंदा करेगा वो वहाँ करीब है, जो यहाँ भी जो सुन्नतों को वहाँ जाके भी जाया करेगा वो करीब नहीं है। वो थे उवैस दूर मगर हो गए करीब, वो जहल था करीब मगर दूर हो गया, वो जहल था करीब मगर दूर हो गया। जो मुलम्मत फरमाते बातें कहते हमने ख्वाब में देखा बड़ा हुआ, अब हमें क्या कौन पूछे। और मैं एक दिन नहीं, रोजाना देखो, रोजाना देखो, जन्नत में टहलता हुआ देखो अपने आप को, मदीने शरीफ में देखो, मवाजे शरीफ पर। ख्वाब में देखने से कुछ नहीं होता, अमल होता है, जागते हुए का अमल मकबूल है। कोई फायदा नहीं होगा ऐसा तुम्हारा देखना ख्वाब में, कोई फायदे का बाइस नहीं होगा। और एक आदमी खुदा ना खास्ता अपने आप को जहन्नम में जलता हुआ देखता है आग में रोजाना, अगर अमल सुन्नत के मुताबिक है उसको ख्वाब में देखना कोई नुकसान का बाइस नहीं। असल तो जागने का है मामला कि जागने में क्या अमल करता है। आज हम ख्वाबों पे हमने सारी बुनियाद रखी, फरमाया कि तुमने तो ख्वाब में देखा है, अबू जहल अबू लहब उतबा शहबा ने तो जिंदे में देखा था करीब में, क्या मिला था उनको। जो इत्तबा नहीं करेगा वो करीब रह के भी महरूम रहेगा, और जो इत्तबा करेगा दूर रह के भी आपका प्यारा है, आपके करीब है, आपके नज़दीक है। कह दो शहे बताह के गदा हो के नहीं हो, सरकार दो आलम पे फिदा हो के नहीं हो, तुम आशिक महबूब खुदा हो के नहीं हो। गर हो तो जमाने को भी खातिर में न लाओ, गर हो तो जमाने को भी खातिर में न लाओ, मूछों को कतरवाओ और दाढ़ी को बढ़ाओ। करेंगे ना इंशाल्लाह, इस बात को आगे फैलाएं, पैगाम नबूवत के ये उम्मत को सुनाओ। मैं शायरी में भी साफ साफ बातें करता हूँ, अल्लाह का शुक्र है हमारे भाई ताहिर साहब का मिजाज और है इस मामले में, मेरा और है, वो बड़े हैं उनकी शायरी बड़ी है, लेकिन मैं तो कहता हूँ बस हर बात को साफ साफ उम्मत को सुनाओ। आज समझने की सलाहियतें कम हैं, उर्दू को समझने वाले कम हैं, लिहाजा हजरत वाला ने मुझसे फरमाया था तुम आसान शेर कहा करो, जैसे कहते हो इसी तरह आसान शेर कहा करो। इस नज़्म को हजरत वाला ने कई मरतबा सुना, और इस शेर को हजरत वाला ने 100 मरतबा से ज़्यादा सुना। अगर दाढ़ी के रख लेने से चेहरा बदनुमा लगता तो फिर दाढ़ी मेरे सरकार की सुन्नत नहीं होती। सल्लल्लाहु तआला अलैहि वसल्लम। अल्लाह ताला ने अपने महबूब को बुरी शक्ल दी, अपने महबूब को महबूब और पसंदीदा शक्ल दी। बनाऊं किस लिए फिर मैं भला, यही बंदे का शेर है, बनाऊं किस लिए फिर मैं भला महबूब की सूरत, मेरे महबूब को महबूब है महबूब की सूरत। इस बात को आगे इसलिए फैलाने की जरूरत है, बहुत से लोगों को मालूम ही नहीं। मैं लाहौर हाजिर था अपने शेख के साथ, 1987 की बात है, हजरत वाला भी ऐसे ही बयान फरमाते, हजरत वाला से हमने सब सुना हुआ बयान कर रहे हैं, हमारे पास तो अपना माल कुछ भी नहीं। हजरत वाला फरमाते थे कि अख्तर के पास अगर तो कुछ नहीं है लेकिन जायदाद बाप दादा की बहुत है, तो मेरे पास तो सब शेख का ही जायदाद है अल्लाह के शुक्र है। हजरत वाला ने वहाँ बयान फरमाया अकबाल टाउन पार्क में, और वहाँ पे बहुत मजमा था, 1000 से ज्यादा आदमी होंगे। एक आदमी बाद में खड़ा हुआ, ये सब मसाइल सुन के, फजाइल सुन के, वाइदें सुन के, बाद में उन्होंने खुद खड़े होकर ऐलान किया कि आज तक मुझे मालूम नहीं था, बड़े मियां थे 60 साल के करीब, आज तक मुझे मालूम नहीं था कि दाढ़ी का मुंडाना गुनाह है, रखना वाजिब है। आज आप गवाह रहे सब मजमा कि आज से मैं इरादा करता हूँ कि दाढ़ी नहीं कटाऊंगा। बताइए, दोस्तों को मालूम ही नहीं, ये पहुंचाना हमारे दिल में। ان کے ذمے ہے یہ بات کہ مخلوق تو عوام تک وہ بات پہنچائیں. اسی لیے اللہ تعالیٰ فرماتے ہیں ورنہ نہیں پہنچاؤ گے تو پوچھ ہو جائے گی. تو شرماتے ہیں کہ نگاہ کی حفاظت کی بات مسجد سے کیسے کریں. کیوں؟ سرکار دو عالم صلی اللہ علیہ وسلم نے نہیں فرمایا فزین العین النظر, آنکھوں کا زنا ہے بدنگاہی, چھوٹا گناہ ہے. فزین العین النظر, وفی روایت العینان تزنیان, آنکھیں بھی دونوں آنکھیں زنا کرتی ہیں. وزنا ہما النظر, اور ان کا زنا ہے نظر بازی کرنا. اور زنا اللسان المنطق, زبان سے نامحرم سے باتیں کرنا یہ زبان کا زنا ہے, چھوٹا گناہ ہے جس کو ہم سمجھتے ہیں لیا نہ دیا, دیکھ لیا بس. فرمایا نہیں, لیا بھی اور دیا بھی. لیا کیا؟ رسول اللہ صلی اللہ علیہ وسلم کی لعنت لے لی, لعن اللہ الناظر والمنظور الیہ, کہ اللہ آپ لعنت فرمائیے جو کسی کی بہو بیٹی کو دیکھے یا جو اپنے آپ کو بنا سنوار کر پیش کرے. لعنت لی اور دیا کیا؟ حلاوت ایمانی, ایمان کا مزہ واپس کر دیا, دے دیا. نظر بچا کے دیکھیں. فرمایا من ترا کہا مخافتی, جو میرے خوف سے نگاہ کی حفاظت کرے, ابدلتہ ایمانا, میں اس کو ایسا ایمان و یقین عطا کروں گا, یجید حلاوتہ فی قلبی, جس کی حلاوت وہ اپنے قلب میں پا لے گا, محسوس نہیں کرے گا صرف, بلکہ اس کا دل گواہی دے گا کہ واقعی کوئی چیز ہے کہ جو دل میں محسوس ہو رہی ہے. 40 دن نگاہ کی حفاظت کر کے دیکھیں, پھر 40 دن, اس کے بعد آہستہ آہستہ عادت ہوگی. کبھی پڑ گئی, پڑ جانے پہ پکڑ نہیں ہے, لیکن حضرت والا فرماتے تھے اچانک سے اگر سے پکڑ نہیں ہے, لیکن بعض لوگ اچانک میں چینک کی چینک پی جاتے ہیں. بندے نے اس کے شعر میں بند کیا کہ نظر کو نہ آزاد کرنا کبھی, کہ ہے یہ نصیحت میرے شیخ کی, یہ معنی اچانک نظر ہے معاف. اچانک میں چینک کی چینک نہ پی, اچانک میں چینک کی چینک نہ پی, اچانک ذرا معاف ہے, لیکن اگر ایسے کر کے چلیں گے تو کتنی ساری اچانک مل کے جو ہے ایک چینک ہو جائے گی یا نہیں ہوگی, تھوڑی تھوڑی چائے بلا کے ایک چینک ہو جائے گی. لہٰذا اچانک بھی اسے قصد عدم نظر کرے کہ نہیں دیکھنا ہے. پیشے حسین, بندے کا شعر ہے, پیشے حسین یعنی حسین کے سامنے, پیشے حسین نگاہ کو جب پست کر دیا, ایمان کی شیرینی نے مجھے مست کر دیا. پیشے حسین نگاہ کو جب پست کر دیا, ذکر تلاوت اپنی جگہ, آج امت یہی سمجھتی اسی سے اللہ والے بنیں گے, خوب ذکر تلاوت کرو اور وہاں جا کے ٹی وی دیکھو, ناشتہ بھابھی کے ساتھ. بھابھی وہ دبلی ہوتی چلی جا رہی ہیں, کیا بات ہے, بھابھی کا دبلا پن نظر آ رہا ہے اور کسی کا نظر نہیں آ رہا, نہ محرموں سے اس طرح بے محابہ بات کرنا, یہ کیوں ہے؟ یہ وہی ہے کہ نفس کے اندر, دل کے اندر چور موجود ہے. ایک صاحب نے پردہ کیا, اب سنیے, ایک صاحب نے, حضرت رحم اللہ تعالیٰ کے وہ مریض تھے, تو پہلے تو آنا جانا رہا, پھر جب ان کے اندر پختگی آ گئی انہوں نے ارادہ کر لیا اب میں اپنے اہلیہ کو پردہ کراؤں گا. لہٰذا اہلیہ محترمہ پردے میں تھی اور یہ صاحب جو ہیں ان کے بھائی صاحب آ گئے, بڑے بھائی, اور آ کے ان کو باہر بیٹھک میں بٹھایا. تو وہ ناراض ہونے, کہاں ہے اہلیہ, کہاں تمہاری, کہا کہ اہلیہ اصل میں شرعی پردہ کرنے لگی. تو اچھا یہ گھر میں بھی پردہ ہوگا, خاندان میں, گھر میں, گھر ہے, دوسرے کی بیوی گھر کہاں سے ہو گئی, گھر تو اس کی گھر والی اس کی ہے. لہٰذا ناراض ہو گئے, چلے گئے. جب دیکھا یہ نہیں کہ پہلے تو اس میں لگے رہے کہ آئی نہیں ابھی تک, چائے وائے پی لی, پھر چلے گئے ناراض ہو کے, اب ہم نہیں آئیں گے, تم ہمارے خاندان میں رکھنا ڈال دو, میں تمہارے شیخ سے شکایت کروں گا. اس سے پہلے کہ وہ جاتے ہیں پہلے ہی لے کے پہنچ گئے اپنا کیس, کہا کہ حضرت ایسا ایسا مسئلہ ہو گیا, بھائی صاحب کو تو آپ جانتے ہیں, جانتے ہی تھے, وہ ذرا کمزور سے تھے, لیکن یہ جب پہنچ گئے تو انہوں نے بلوا لیا, جانتے تھے. کہا کیا مسئلہ ہوا, آپ کیوں ناراض ہیں بھائی اپنے بھائی سے؟ کہا یہ دیکھیے میں ان کے گھر گیا, انہوں نے غیروں کی طرح مجھے بٹھایا. کہا اچھا غیروں کی طرح بٹھایا تو کیا چائے وائے نہیں پلائی؟ کہاں چائے وائے تو پلائی تھی. کہا یہ بتائیے آپ کے جانے کا مقصد کیا تھا؟ کہا جانے کا مقصد یہ تھا بھائی سے ملاقات ہو جائے. کہا بھائی سے ملاقات ہو گئی, چائے پی لی, مقصد پورا ہو گیا, پھر غصہ کیوں آ رہا ہے؟ بتائیے اندر مقصد کوئی اور چھپا ہوا تھا, وہی بھابھی سے ملنا, وہ مقصد پورا نہیں ہوا تو پھر آفتہ ہو گئے. لہٰذا اس نے پھر کہا واقعی آپ کے حضرت کے سامنے توبہ کی. دل کے اندر چور ہوتا ہے, علاج کرانے سے ہوتا ہے, آہستہ آہستہ کم از کم بیٹھے نیک لوگوں میں, نیک لوگوں میں بیٹھے, ایسا نہیں ہے آج دنیا نیک لوگوں سے خالی نہیں ہے. جب اللہ تعالیٰ نے فرما دیا وَكُونُوا مَعَ الصَّادِقِينَ, نیک اور سچے لوگوں میں رہو, اب اللہ تعالیٰ کے ذمے ہے کہ وہ نیک سچے لوگ رکھے گا شہر میں. ایسا نہیں ہو سکتا کہ وہ کون ہے, اس کو صحیح کرو, ایسا نہیں ہو سکتا کہ وہ اللہ والوں کو اللہ تعالیٰ چھپا لے. اس طرف اعلان کیا وَاتَّقُوا اللَّهَ يَا أَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ, اے ایمان والو تقوی اختیار کرو. تقوی کہاں سے ملے گا؟ جیسے ابا کہے کہ بیٹا دودھ پیا کرو, حضرت والا نے فرمایا مثال دے کے, اب بیٹا دودھ کہاں تلاش کرے گا بھائی؟ کیا بازار جائے گا دو سال کا بچہ؟ اس کے لیے دودھ مہیا کرنا باپ کے ذمے ہے. اسی طرح اللہ تعالیٰ نے فرمایا کہ اللہ والوں میں رہو, نیک لوگوں میں رہو, تو نیکوں کا رکھنا اللہ تعالیٰ کے ذمے, ورنہ ظلم ہو جائے گا. لَيْسَ بِظَلَّامٍ لِّلْعَبِيدِ, اللہ تعالیٰ اپنے بندوں پر ظالم نہیں, بہت مہربان ہے. ہر علاقے میں ہر شہر میں اللہ والے موجود ہیں. میں تو یہ کہتا ہوں قریب میں تعلق کریں تاکہ آسانی ہو. ہاں اگر مناسبت ہی کہیں دور ہو گئی تو یہ بات الگ ہے, پھر پیسہ خرچ کرے. جیسے ماشاء اللہ یہاں بھاول نگر میں, بھاول پور میں, کراچی کے بھی بہت سے مشائخ آتے ہیں, تو وہاں ہیں جلیل احمد صاحب ہیں بھاول نگر میں, اس طرح اور دور دراز سے بھی تعلق ہوتا ہے. شہر کتنے حضرت والا کے یہ سارے بہت سے کراچی جاتے تھے, اب بھی جاتے ہیں بہت سے. تو جانا اگر اللہ کے لیے ہوگا, جتنا پیسہ لگے گا سب اللہ کے راستے میں جائے گا, یہ یاد رکھیں. جتنا ٹرین کا کرایہ ہو, جتنی مشقت ہوگی, سب اللہ کے راستے میں ہوگی, تو اس میں اجر بھی زیادہ ملے گا. لیکن عام طور پہ آج کل انسان جو ہے ضعیف ہے, دور دراز جانے میں مشکل ہوتی, لہٰذا قریب میں بنا لے کوئی. بشر کو چاہیے پاسے دلے بشر رکھے, کسی کا ہو کے رہے یا کسی کو کر رکھے. اب بتائیے, ہو کے رہنا آسان ہے, کر کے رکھنا آسان ہے؟ ہو کے رہنا آسان ہے. ترک کن معشوقیوں کو ناشقی, معشوقیت کو ترک کرو, عاشق بن جاؤ, کسی اللہ والے کے عاشق بن جاؤ. عاشق بننا آسان ہے, معشوق بننے کے لیے حضرت والا فرماتے تھے گردن کی ناپ دینی پڑے گی, ناپ کی اٹھان ہونی چاہیے, خوبصورت ہوگا تب تو معشوق بنے گا. اور عاشق ہر لنگڑا لولا کانا بچہ بن سکتا ہے. ہمارے پاس کیا ہے؟ ہم اللہ والوں سے عشق کا اظہار کر دیں. اپنے حضرت والا کو میں سناتا تھا, حضرت والا خوش ہوتے تھے, تیری خلوت میں مولا ہے. اپنے شیخ کو میں دیکھ رہا تھا, اللہ والوں کے دیکھنے سے اللہ اس طرح یاد آتا ہے, تیری خلوت میں مولا ہے, تیری محفل میں مولا ہے, تیرا چہرہ بتاتا ہے کہ تیرے دل میں مولا ہے, تیرا چہرہ بتاتا ہے کہ تیرے دل میں مولا ہے. حضرت والا نے ساؤتھ افریقہ میں مٹی کو دیکھا, پہاڑ تھے اور اس کے کنارے پہ جو ہے پہاڑ کے کنارے کنارے جو ہے وہ تھا تار, خاردار تار بار تھی, بار تھی. حضرت نے پوچھا یہ کیوں ہے؟ کہا کہ یہ پہاڑ میں پہلے سونا تھا, اب نہیں ہے, پہلے تھا نکال لیا, لیکن ابھی بھی لوگ کیونکہ کوئی مٹی لے جائے گا, مٹی بھی اس کی اس میں سونا نکل سکتا ہے, لہٰذا بار لگا دی. لیکن حضرت والا فرمایا وہ زمین سنہری ہو رہی تھی, جس کے جس مٹی کے اندر سونا ہو وہ زمین سنہری ہو جائے, جس مٹی کے اندر سونے کا خالق ہو وہ کیوں نہیں ہوگا؟ سیماہم فی وجوہہم, سیماہم فی وجوہہم من اثر السجود. تیرا چہرہ بتاتا ہے تیرے دل میں مولا, تیرا چہرہ بتاتا ہے کہ تیرے دل میں مولا ہے. اس لیے اذا رؤوا ذکر اللہ, اللہ والا وہ ہے جس کو دیکھ کے اللہ یاد آ جائے, ہے نا. اب اگر ہم یہ نصیحتیں کرتے رہیں گے تو جو آدمی ہم سے ملے گا وہ سمجھ جائے گا, دیکھو بھائی یہ کوئی دین کی بات کرے گا, یا تو وہ ہم سے مل کے فائدہ اٹھائے گا یا تو ہمیں برے دوست سے نجات مل جائے گی. لوگوں سے ایک بات ہوگی نا, دین کی دعوت آگے پھیلانے سے کیا ہوگا, یا تو ہماری دعوت سے اللہ والا بن جائے گا, ہمارا کام بن جائے گا, اور اگر نہ بنا اس کی قسمت میں نہ ہوا, بہت سے لوگ یہ تو پکا ملا خود بھی بن گیا, ہمیں بھی بنائے گئے, ہمیں بھی چکر میں پھنسا رہا ہے. حضرت والا نے فرمایا تھا کہ جو پیری مریدی کو چکر سمجھتا ہے, میں خود اس کے چکر میں آنے کے لیے تیار نہیں ہوں. ہم کوئی پیسے مانگتے ہیں؟ حضرت والا تو بڑے جسے کہتے ہیں بے نیاز تھے ان سب چیزوں سے, خود ہدیہ دیتے تھے. خانقاہ میں ایسے لوگ ہوتے تھے, جاؤ بھائی بال کٹا کے آؤ بھائی, اس کو دے دو 20 روپے, دے دو 40 روپے, دے دو. اس زمانے کی بات ہے جب حضرت والا کی صحت کا زمانہ تھا, ایسے لوگ تھے. خانقاہ لنگر مفت چل رہا ہے کہ لوگ حضرت والا کے اس پر آتے تھے. اللہ والے تو محبت کرتے ہیں, اللہ والے نفرت نہیں کرتے, یہ یاد رکھیں. ہم سمجھتے ہیں ہم جائیں گے تو ہمارے گناہ سے وہ ناراض ہو جائیں گے, ناراض نہیں ہوتے. بلکہ مریض جب اسپتال میں آتا ہے تو ڈاکٹر ناراض ہوتا ہے, خوش ہوتا ہے کہ چلو ایک اور مریض آ گیا, اب اس کا علاج کرتا ہے. ڈاکٹر کبھی مریض سے گھن نہیں کرتا, کیسا بھی زخم ہو اس کا علاج کرتا ہے. اللہ والے بھی اپنے مریض روحانی مریض کا علاج کرتے ہیں, روحانی مریض کا علاج کر کے کہ ایسا علاج ہوتا ہے. آپ بتائیے جسمانی ڈاکٹر آغا خان میں ایڈمٹ ہو جائیں یا کسی میں بھی جسمانی کسی اسپتال میں چلے جائیں, 6 مہینے بالفرض کوئی رہا اسپتال میں, کیا اس کو ڈاکٹری کا سرٹیفکیٹ ملے گا؟ बीमार आया था, अच्छा हो गया तो जा सकता है, डॉक्टरी के सर्टिफिकेट नहीं मिलेगा। लेकिन अल्लाह वालों के यहाँ जो बीमार आता है रूहानी, छह महीने अगर रह ले, ऐसी इसलाह होती है कि अक्सर उसको इजाजतनामा दे के देखते हैं, जाओ अब तुम दूसरों की इसलाह करो, डॉक्टरी सर्टिफिकेट भी दे दिया उसको, अब तुम्हारा तो इलाज हो गया, तुम भी आगे इलाज कर सकते हो। क्या अल्लाह वालों की कदर शनासी अल्लाह ताला हमें नसीब फरमाए। शम्सो कमर की रोशनी दहर में है हुआ करे, मुझको तो तुम पसंद हो अपनी नजर को क्या करूं। अल्लाह वालों से ऐसा गुमान होना चाहिए, ऐसा गुमान होना चाहिए। लिहाजा वक्त मुख्तसर है, पीछे पहले भी बयान हो चुका है, मुख्तसर वक्त में ये बातें बता रहा हूँ। नंबर एक, कुरान करीम की तजवीद को हम दुरुस्त कर लें, सब लोग, सब मुसलमानों के लिए वाजिब है, हर मुसलमान के लिए कुरान करीम का हुक्म है। वारत तिलिल कुरान तरतीला, जिसने पढ़ा है वो और भी अच्छा करने की अभी भी गुंजाइश मौजूद है, जिसने नहीं पढ़ा वो पढ़ना शुरू कर दे। ये क्या हम बूढ़े हो रहे हैं अब क्या पढ़ें, नहीं बूढ़े हो रहे हैं फिर भी पढ़ें। हमारे एक दोस्त से कराची में 60 साल की उम्र में उन्होंने कुरान करीम हिफ्ज़ किया था, 60 साल की उम्र में, हज़रत वाला की इजाज़त याफ्ता 60 साल की उम्र में कुरान करीम हिफ्ज़ किया उन्होंने। हिफ्ज़ किया जा सकता है तो सही क्यों नहीं किया जा सकता, इंग्लिश गलत बोले तो जाहिल, अरबी गलत पढ़े तो अल्हम्दुलिल्लाह रब्बिल आलमीन, एक रेट चल रही है तो चल रही है, कहाँ रुकना है कहाँ चलना है, हाँ हलक से निकालनी है कहाँ से, कुछ पता नहीं। ऐसे क्या नमाज भी ऐसी होती है बस चलने वाली, वरना अगर सही तजवीद होगी तो नमाज में मजा आएगा। बंदे ने शेर अर्ज किया कि दुनिया के शायरों का दीवान पढ़ के देखो, फिर उसके बाद रब का कुरान पढ़ के देखो। हमारा तो होना भी सोना है शायरी, हम भी शेर अगर बार बार पढ़े पुराना हो जाता है, अच्छा नहीं लगता। कुरान करीम है कि रोजाना पढ़िए और बार बार पढ़िए। अरे शेख फरमाते हैं, दिल लुभा देने वाले महबूब का खत पढ़िए और 10 दफा पढ़े जी उकताएगा, 20 दफा पढ़े तो पढ़ने का जी नहीं चाहेगा, लेकिन एक महबूब हकीकी का कलाम है। कितनी दफा हम अलम शरीफ पढ़ते हैं रोजाना, कभी पुराना हुआ क्यों नहीं हुआ, इसलिए कुल लगोम हुआ की शान, उस मौला की हर वक्त, उस मालिक की हर वक्त नई शान, उस मालिक की हर वक्त नई शान है, क्यों को कैसे पुराना होगा, अल्लाह का कलाम है, अल्लाह का कलाम है, कलामुल मुलूक, मुलूकुल कलाम हुआ करता है, कलामुल मुलूक बादशाहों का कलाम, कलामों का बादशाह होता है, सही पढ़ना चाहिए इसको। लिहाजा आज से इरादा कर लें किसी खारी साहब से अपनी तजवीद हम दुरुस्त करें, नौकरी वोकरी नहीं छोड़नी है, शाम के वक्त सुबह के वक्त आधा घंटा दे दें बस, सही हो जाएगा। अफसोस ये कि पुराना पुराना ताल्लुक है लेकिन इस तरफ तवज्जो नहीं है, शर्म आती है, खाक में किसने मिलाया ये कि देख, शुक्र कर मिट्टी से औरत हो गई, अल्लाह के लिए अगर शर्मिंदगी भी उठानी पड़ी तो क्या है। लिहाजा कुरान करीम की तजवीद दुरुस्त करना, दाढ़ी का एक मुट्ठी तीनों तरफ से रखना, ये रीश बच्चा भी इसमें शामिल है, और वक्फिरुल्लाह वक्फुश्शवारिब, मूंछों का बारीक करना, ये किनारा कम अज कम खुला रखना, कम अज कम ये किनारा तो खुला रहे, वरना जो लोग किनारे की तरफ करीब रखते वो बॉर्डर क्रॉस भी कर जाते हैं। लिहाजा फिर मन तव्वल अशार बहु लम यनल शफाअती, जो लंबी मूछें रखेगा वो मेरी शफात नहीं पाएगा, सरकार का सरकारी इरशाद है, जो लंबी मूछें रखेगा वो मेरी शफात नहीं पाएगा, इस बात को आगे फैलाएं। पांचे का टखने से ऊपर रखना मर्दों के लिए, औरतों के लिए नीचे ही रखना चाहिए, मर्दों के लिए जब खड़े हैं जब चल रहे हैं, इन दोनों हालतों में सरकार जो आलम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, बुखारी शरीफ की रिवायत, मा असफला मिनल काबैन मिनल इज़ार फिल नार, जितना हिस्सा टखनों से नीचे लटकेगा इतना दोजख में जलेगा। दोजख में जलने की वाइद के लिए छोटे गुनाह पर होती, छोटे गुनाह सगीरा तो खुद माफ हो जाते हैं, पता चला ये कबीरा गुनाह है। आज से इरादा कर लें कि हमेशा ऊपर रखेंगे, कभी नीचे हो जाए किसी दोस्त को बता दें, कभी नीचे देखो तो हमें बता दिया करो, इरादा करने से होता है, आदमी चाह ले तो सब काम होता है। हमने चाह तालीम हासिल करना कर ली, चाह शादी करना हो गई, अगर चाहेंगे अल्लाह वाला बनना तो क्यों नहीं बन सकेंगे, चाहते नहीं है सही से। असल में अजीम मोहम्मद फरमाते हैं, खुदा की कसम कोई अल्लाह ताला का आशिक ऐसा नहीं गुजरा जिसने अल्लाह ताला को तलाश किया और अल्लाह ताला उसे ना मिला, मजनू को लैला नहीं मिली, जबी तो इतनी कहानी बन गई, मिल जाती तो खत्म हो जाती है, तो कोई नहीं आज तक पढ़ता होता उसको, कोई कहानी अफसाने नहीं बनते। मजनू को लैला नहीं मिली, फरहाद को शीरी नहीं मिली, लेकिन कोई मौला का आशिक आशिक ऐसा नहीं जिसको मौला ना मिला हो, जिसको मौला ना मिला हो, ऐसा हो नहीं सकता। तो तीन अमल हो गए, चौथा अमल निगाह की हिफाजत, बात कर चुका हूँ, इरादा कर लें अल्लाह के लिए, फिर पड़ जाए फिर तौबा कर लें, पड़ जाए ठहर जाए, कभी इंसान है اونچ نیچ ایمان میں ہوتی رہتی. نیک لوگوں میں رہیں, حضرت والا کی کتابوں کو پڑھیں, جن کے پاس نہیں ہے جن کے پاس ہے ان سے لے لیں, حضرت والا کی کتابوں کو کا مطالعہ کریں, پتہ چلے گا کہ یہ کتنا آسان ہے اس گناہ کو چھوڑنا اور کتنا مزیدار ہے. حلاوت ایمانی جب ملے گی, اعلیٰ چیز ملتی ہے. کراچی یونیورسٹی میں ایک ہمارا دوست پڑھتا ہے, حضرت والا کا مرید, اس نے کہا کہ میں جب نظر جھکا کے جاتا ہوں تو مجھے میسج آیا ہے کسی کے ذریعے سے, عین غین کی طرف سے, جن سے مخالف کی طرف سے, کہ اب ہمیں دیکھتا کیوں نہیں ہے, یہ ہمیں اس کو کیا ہو گیا, یہ ہمیں دیکھتا کیوں نہیں ہے. حضرت والا نے فرمایا اس کو میسج کرا دو اسی سے, کسی کے ذریعے, خود مت کہنا. فرمایا کہ اس کو کہہ دو کہ جس کو اعلیٰ والی منہ کو لگ جاتی ہے وہ ادنا والی کو نہیں دیکھتا, جس کو اللہ کی محبت مل جاتی ہے وہ سڑنے مرنے والے لاشوں کے چکر میں نہیں پھرتا. پھر بادشاہ سلامت کو کبھی سنا؟ حضرت والا فرماتے اگر سنو کہ بادشاہ سلامت نے آلو چرا لیا ہے ٹھیلے والے سے, یقین کرو گے؟ کبھی نہیں کرو. بادشاہ سلامت کو کیا کرو گے, ان کے پاس اتنے خزانے پہلے ہی, جس کے دل میں اللہ کی محبت کا خزانہ ہے وہ کیسے حسینوں کا نمک چرائے گا. لیکن انسان ہے, مرض نسیان ہے اس کے اندر, بھول جاتا ہے, بھول گئے, گناہ ہو گیا, پھر رو رو کے توبہ کرنا, یا اللہ معاف فرمائے, صلاۃ توبہ پڑھے روز آنا, صلاۃ توبہ, صلاۃ حاجات. ہم سب تہجد گزار بن سکتے ہیں. آج سے اگر ارادہ کر لیں کہ عشاء کے بعد وتر سے پہلے دو کی جگہ چار رکعت قیام لیل کی نیت سے پڑھ لیں, دو رکعت میں پچھلے تمام گناہوں کا اس سے توبہ کر لیں, یا اللہ بلوغت سے لے کر ہول سیل ریٹ پر. حضرت والا نے فرمایا تھا یہ ہول سیل کہ کس گناہ کو یاد کریں گے, ایک دو چار گناہ کیے ہم نے. ایک آدمی کہنے لگے کراچی میں گرمی تھی, کہنے لگے کون سا گناہ ہم سے ہو رہا ہے کہ اتنی گرمی پڑ رہی ہے. واہ واہ, میں نے کہا کیا تجاہل عارفانہ ہے, یہ پوچھو کہ کون سا گناہ نہیں کر رہے ہیں ہم. کتنی افسوس کی بات ہے کہ ہم یہ کہہ رہے ہیں کہ کون سا گناہ ہم سے ہو رہا ہے, کون سے گناہ ہم نے چھوڑ دیے, کون سے گناہ ہم نے چھوڑ دیے. ہر گناہ تو ہم کر رہے ہیں, یہ تجاہل عارفانہ ہے کہ ہم گناہ کو گناہ بھی نہیں سمجھ رہے. گناہ کو کم از کم گناہ تو سمجھے. یہ بیان کرنے سے یہ ہوتا ہے کہ کم از کم اگر آج یہ عمل نہ ہوا تو کم از کم آدمی غلط کو غلط سمجھنے لگے گا, برائی کو برائی سمجھنے لگے گا, پھر آگے انشاءاللہ چھوڑنے کی بھی توفیق ہوگی. جب پتہ ہی نہیں چلے گا کہ بھابھی سے بھی پردہ ہے, بیوی کی بہن جس کو سالی کہا جاتا ہے اس سے بھی پردہ ہے. عجیب عجیب محاورات بن گئے, دیور گلے کا زیور ناجائز, سالی آدھی گھر والی ناجائز, اس سے تعلق رکھنا. اور ہم اپنے بیوی کی بہن جس کو سالی کہتے ہیں, سالی کہنا نہیں چاہیے. حضرت والا فرماتے تھے کہ سالہ سالی ہو گئے گالی, لہذا بیوی کی بہن کہو, سسٹر ان لا کہو اگر انگریزی کا غلبہ ہے, اور بچوں کی خالہ کہو. لیکن یہ چونکہ عام طور پہ سمجھا نہیں جاتا اس لیے بولنا پڑتا ہے, لہذا اس سے بھی پردہ ہے. ہم اس سے پردہ نہیں کریں گے تو اپنی بیوی کیسے کہہ رہی پردہ کرائیں گے. اگر ہمت نہیں, اہل ہمت کی صحبت میں رہیں, انشاءاللہ کچھ عرصے میں ہمت آ جائے گی. پہلے اہل ہمت کی صحبت میں رہنا پڑتا ہے, کچھ عرصے میں انشاءاللہ ہمت آ جائے گی. تو نظر کی حفاظت اور اس کے ساتھ ساتھ دل کی بھی حفاظت, دل کی بھی حفاظت. بعض دفعہ نظر تو بچی ہوتی ہے, چادر میں لپٹا ہوا ہے اور وہی خیالات عین غین پکا رہا ہے, بجائے خیالات پکانے کے موت کا مراقبہ کرے کہ مجھے میرا انتقال ہو گیا. اگر دل مضبوط ہے, کوئی ڈپریشن کا مریض ہے تو ہرگز نہ کرے ورنہ کیس کر دے گا, کسی نے بیان کیا تھا, اور پریشان ہو گیا. ڈپریشن کے مریض کو مراقبہ موت کرنا جائز نہیں, وہ یہ خیال کرے کہ اللہ تعالیٰ سے ملاقات کرنی, وہ دوست سے ملاقات کرنی. بندے نے عرض کیا جانے جانا سے جب پیار ہو جائے گا جان دینا مزیدار ہو جائے گا. جب جانے جانا سے پیار کرے تو جان دینا مزیدار ہو جائے. تو اگر بالفرض خیالات عین غین آ رہے ہیں تو درود شریف پڑھیں اور یہ مراقبہ موت کریں. میں نے بہت پہلے لکھا تھا میٹرک میں جب میں تھا, مراقبہ موت و حشر, جو کیا کہتے ہیں درس قرآن .com پہ موجود ہے. اس میں یہی ہے کہ پہلے تو یہ سوچئے میں کس قدر بیمار ہوں, بعد اس کے سوچئے میں, اور اب مرنے کی خاطر اب تو میں تیار ہوں, بعد اس کے سوچئے میں مر گیا, روتے ہیں سب میرے خبر, مرنے کی خبر سن کر جمع ہوتے ہیں سب, اب مجھے سب دیکھتے ہیں, آخری دیدار ہے. یہ سب تصور میں لائیں, پوری نظم تھوڑی سنا سکتا ہوں, لہذا سب تصور میں لائیں. یہ حقائق ہیں, یہ سب ہونے والا ہے. بے شادی شدہ کا شادی ہونا ضروری نہیں, بے اولاد کا اولاد ہونے سے پہلے بھی جانا پڑ سکتا ہے, دادا بننا ضروری نہیں, اس سے پہلے بھی آدمی جا سکتا ہے. ملک الموت کو مل گئے تھے ایک صاحب, ایک اللہ والے کو ملک الموت مل گئے تھے. کہا آپ بڑے بے مروت ہیں, ملک الموت صاحب ایسے ہی آرام دھام آ جاتے ہیں, کچھ بتا تو دیا کرے پہلے سے. क्या नहीं बताता? मैं जितना बताता हूँ उतना कोई भी नहीं बताता। मैं मुख्तलिफ शक्लों में आता हूँ, कभी मैं तेज बुखार की सूरत में आता हूँ, कभी मैं सफेद बाल की सूरत में आता हूँ। सफेद बाल की सूरत में कि अब खेती पक चुकी है, अब कटने वाली है, जल्दी से तैयारी करो। कभी मैं पोते की सूरत में आता हूँ कि दादा जान सीट खाली कर दें, किसी भी नस्ल आ गई है, लेकिन दादा जान काला खजाब लगा रहे हैं बूढ़े से जवान बनने के चक्कर में। क्या फायदा हुआ? अगर करना है तो ब्राउन करना जाएगा, काला सयाह खजाब लगाना ना जाएगा। पूछे अहले इल्म से मसला पूछे कि इसमें शर्माने की क्या बात है, हो जाती है दाढ़ी सफेद। अब मेरी दाढ़ी अभी तक अल्लाह का शुक्र है काली है, तो ये कोई काला सफेद होना कोई अजीब बात है। बादों की 40 साल में मेरी उम्र 40 साल से ज्यादा हो गई, लेकिन दाढ़ी काली है। तो काली सफेद से क्या होता है? असल तो अल्लाह के हुक्म को देखना चाहिए। अल्लाह ताला ने मना फरमाया, अल्लाह ताला ने मना फरमाया कि अल्लाह के महबूब ने मना फरमाया दाढ़ी को, या तो करेंगे तो कैंची लगाएंगे, छोटी दाढ़ी भी दाढ़ी नहीं, या काला करेंगे, या फिर भीष बच्चा कटाएंगे। फादे कहते हैं अल्लाह ने फरमाया कि ये मुंह में घुसता है इसलिए कटाते हैं। अल्लाह ने फरमाया कि अगर बच्चा मुंह में उंगली डाले तो क्या बच्चे की उंगली काट दोगे? तो कहो इसको भी तेल लगा के नीचे करो कि बाबा के मुंह में नहीं घुसते, तेल लगा के इसको नीचे करो। अल्लाह रहमतुल्लाह ने सब कुछ सिखाया। शरीयत का हुक्म अगर करने का इरादा कर ले सब आसान है। तो सलात तौबा दो रकत, सलात हाजात दो रकत, रोजाना मामूल बना लें इंशाअल्लाह। अल्लामा शामी रहमतुल्लाह ताला, बड़े बड़े उलमा ने लिखा है कि ऐसा आदमी तहज्जुद गुजारों में उठाया जाए। आखिर रात में आंख खुल जाए तो बहुत अच्छा, लेकिन आखिर रात में कोरमा बिरयानी भी ना मिला, दाल रोटी भी ना खाई, क्या फायदा हुआ? और बाकी लोग उससे भी इतर्रा ये कि वो विदर भी छोड़ के सोते हैं, फिर सोते रह गए, फिर क्या हुआ? चाही की शय बड़ी तो छोटी भी गई, पतलून के चक्कर में लंगोटी भी गई। लिहाजा अव्वल वक्त में पढ़ के सोना, हमने बुजुर्गों को ये देखा, आज के बुजुर्ग भी इसी पे अमल करते हैं। लिहाजा अव्वल वक्त में जब तक 100% से ज्यादा इम्कान ना हो विदर को छोड़े नहीं, बल्कि पहले पढ़ ले, बाद में पढ़ना कोई गुना थोड़ी है। अगर आंख खुल जाए आखिर रात में फिर पढ़ ले, खैर से पहले आधा घंटे पहले आंख खुल गई, फिर दो चार रकत पढ़ के फिर अल्लाह ताला से रो लिए मांग ली, वो वक्त बाकी बहुत कबूलियत का होता है। अल्लाह ताला आसमान दुनिया पे तशरीफ लाते हैं, हल मिन मुस्तगफिरिन, है कोई इस्तगफार करने वाला, मैं इसकी तौबा कबूल करूं। हल मिन साइलिन, फौतिया, वो आवाज लगाते हैं, लेकिन हम पड़े सो रहे होते हैं, हम पड़े सो रहे होते हैं। उठ बांध कमर क्या डरता है, फिर देख खुदा क्या करता है। हिम्मत जो करता है फिर अल्लाह ताला उसकी मदद फरमाता है। लिहाजा आज इरादा करें कि हमें अल्लाह ताला को राजी करना है। हजरत वाले एक शेर पर रहे डॉक्टर आरती साहब का कि ख्वाहिशें पामाल हों, हसरतें पामाल हों, या आरज़ूएं खून हों, अब तो इस दिल को तेरे काबिल बनाना है मुझे। जिसने इरादा कर लिया वो इंशाल्लाह मुरादाबाद पहुंचेगा, और जो इरादा ही नहीं किया, अरे साहब इरादे बांधता हूँ सोचता हूँ तोड़ देता हूँ, ऐसा है ना आवाज़ की जो सुस्ती है तबीयत, इरादे बांधता हूँ सोचता हूँ तोड़ देता हूँ, कहीं ऐसा ना हो जाए कहीं वैसा ना हो जाए। दफ्तर वाले क्या कहेंगे, अफसर क्या, बीवी क्या कहेंगे, क्या कहेंगे, कुछ नहीं कहेंगे इंशाल्लाह। सब दुआओं की दरख्वास्त करेंगे, सब जो है अल्लाह वाले बनने से सब खुश होते हैं, और सब लोग मोहब्बत करते हैं अल्लाह वालों से, उनकी जूतियाँ सीधी करने को अपनी सआदत समझते हैं। उन्हीं को देता है इज्जत, बंदे का शेर सुन ले बस आखिरी बातें कर रहा हूँ, उन्हीं को देता है इज्जत वो रब्बुल इज्जत भी, जो उनकी राह में खुद को मिटाए जाते हैं। बुतों के इश्क में पड़ती हैं जूतियाँ सर पर, खुदा के प्यारों के जूते उठाए जाते हैं। लोग चाहते हैं हम जूती सीधी कर दें, खुदा के प्यारों के जूते उठाए जाते हैं। अब हजरत वाला फरमाते हैं अपनी अपनी किस्मत है, जूते उठवा लो या जूते लगवा लो, हमारा अख्तियार है या नहीं? जो अल्लाह वालों जो नामहरमों से बचेगा, अल्लाह वालों की मोहब्बत करेगा, लोग उसकी जूतियाँ उठाएंगे। और लेकिन जूतियाँ उठाने की नीयत ना हो, नीयत अल्लाह वाला बनने की, हमें अल्लाह और अल्लाह ताला प्यार कर ले सब कुछ मिल जाएगा। अगर एक तू नहीं मेरा तो कोई शय नहीं मेरी, जो तू मेरा तो सब मेरे, फलक मेरा जमीन मेरी। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। दुआ कर लीजिए। الحمد لله رب العالمين والصلاة والسلام على رسوله الكريم واعف عنا واغفر لنا وارحمنا أنت مولانا فانصرنا على القوم الكافرين اللهم إنا نسألك رضاك والجنة ونعوذ بك من سخطك والنار اللهم اكفنا بحلالك عن حرامك وأغننا بفضلك عمن سواك اللهم باقية كباقية الوليد يا أرحم الراحمين. يا الله ہمارا اتنا جمع ہونا کہنا سننا کہ محض آپ کی رضا کے لیے تھا قبول فرما لیجئے, ہم سب کو اللہ والی حیات نصیب فرما دیجئے. یا اللہ نفس و شیطان کی غلامی سے نجات عطا فرما دیجئے, آپ اپنی اور اپنے پیارے محبوب صلی اللہ علیہ وسلم کی غلامی نصیب فرما دیجئے. یا اللہ ہمارے والدین عزیز اقربا جو دنیا سے چلے گئے, مشائخ اساتذہ سب کی بے حساب مغفرت فرما دیجئے. یا اللہ ہمیں بھی آپ کے پاس آنا ہے, منہ دکھانا ہے. اے اللہ قبر و حشر کی تیاری کی توفیق عطا فرما دیجئے, ہمیں معلوم ہے ہمارا ہر قدم قبر کی طرف جا رہا ہے لیکن ہم غفلتوں میں مبتلا ہیں. یا اللہ ہماری غفلتوں کو تاہیوں کو دور فرما دیجئے, آپ اپنی محبت سے ہمیں سرشار فرما دیجئے, ہمارے دلوں کو اپنی محبت سے لبریز فرما دیجئے. یا اللہ آپ کا نام تو بہت بڑا نام ہے, کتنا بڑا آپ کا نام ہے, اپنی مہربانی ہم سب پر فرما دیجئے. بہت سے دوستوں نے دعاؤں کی فرمائشیں کی ہیں, اللہ سب کی جائز حاجات کو پوری فرما دیجئے. بہت سے بچے بوڑھے عورتیں بیمار ہیں, اللہ سب کی شفا کامل عاجل نصیب فرما دیجئے. یا ارحم الراحمین, آپ کے لیے تو کچھ مشکل نہیں ہے, اللہ ہماری ہدایت اور ولایت کا فیصلہ فرما لیجئے. یا اللہ آپ کے ارادے کا نام وجود ہے, یا اللہ ہم سب کو اپنے راستے میں قبول فرما لیجئے, ہمارے سفر کو بھی قبول فرما لیجئے. یا اللہ ہم ہمارے ساتھ جتنے ساتھی آئے, یا اللہ سب کے, یا اللہ ہمیں نقل و حرکت کو قبول فرما لیجئے. یا اللہ کبھی بھی ہیں اللہ ہمیں اس راستے سے دور نہ فرمائیے. ربنا لا تزغ قلوبنا بعد اذ هديتنا وهب لنا من لدنك رحمة انك انت الوهاب. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. وصلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه أجمعين. آمين برحمة. اتوار 16 نومبر, 23 محرم, جامع مسجد حاجی محمد اشرف بہاولپور, بالیشی.